प्रजातान्त्रिक समाजवादको मूल आधार नै समानता र समावेशिता रहेको म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीको भनाई, नेपालबाट अरू देशले पाठ सिक्नुपर्ने धारणा। वैद्य माओवादीसँग छिट्टै पार्टी एकता हुने ए माओवादी अध्यक्ष प्रचण्डको विश्वास, सत्ता र शक्तिको दुरुपयोग गरेर निर्वाचन क्षेत्रमा जान नपाइने प्रमुख निर्वाचन आयुक्त उप्रेतीको भनाई। विद्युत प्राधिकरणको लापरवाहीका कारण भरतपुरमा एक मजदुरको ज्यान गयो, माडीको गर्दी गाविसको भैरवपुर बायोग्यास नमुना गाउँ घोषणा। बङ्गलादेशको शरणार्थी शिविरमा आगो लगाई बालबालिका सहित 9 जनाको हत्या, युक्रेनको लुगास्कमा पृथकतावादीले विमान गरेको आक्रमणमा 49 जनाको मृत्यु। र विश्वकप फुटबलको रोमाञ्चक मानेको इङ्ल्यान्ड र इटली बीचको खेल भोलि बिहान हुने, आज राति 2 वटा खेल हुँदै। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले प्रजातान्त्रिक समाजवादको मूल आधार नै समानता वा समावेशिता रहेको बताउनु भएको छ। काठमाडौँमा भएको प्रजातान्त्रिक समाजवादको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै सुकीले कुनै एक प्रभावशाली समुदाय मात्र नभई समस्त नागरिकको समानताले मात्रै प्रजातान्त्रिक समाजवाद फस्टाउन सक्ने बताउनुभयो। आफू समान नरहेकासँग सहृदय हुन सक्दैन, उहाँले भन्नुभयो, त्यसैले समानताका आधारभूत पक्षको जगमा मात्रै प्रजातान्त्रिक समाजवाद फस्टाउन सक्छ। सुकुले राज्यको विकास गर्ने क्रममा हरेक नागरिकको उत्साहमा ठेस पुग्न नदिन सरकार सधैँ सजग हुनुपर्नेमा जोड दिनुभयो। अधिकार र जिम्मेवारी सँगसँगै आउने बताउँदै सुकीले यसलाई प्रजातन्त्रको कोसे ढुङ्गाका रूपमा चित्रण गर्नुभयो। धेरैले कार्यपालिकालाई मात्रै सरकारका रूपमा हेर्ने प्रवृत्ति रहेको भन्दै उहाँले व्यवस्थापिका र न्यायपालिका पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनु भयो। प्रजातान्त्रिक अभ्यासमा नेपाल म्यानमार भन्दा निकै अगाडि रहेको बताउँदै उहाँले एक दिनमा 7 जना पूर्व प्रधानमन्त्रीलाई भेट्न पाएको भन्दै थट्टा पनि गर्नुभयो। नेपालले वार्ताबाट समस्याको समाधान गर्नुपर्छ भन्ने महत्त्वपूर्ण पाठ सिकेको उहाँको बुझाइ छ। यस प्रसङ्गमा नेपाललाई अरू देशले पनि उदाहरणका रूपमा लिने उहाँले स्पष्ट पार्नुभयो। संविधान निर्माणको क्रममा रहेको नेपालले बहुसंख्यक नेपालीलाई स्वीकार्य हुने संविधान जारी गर्नुपर्ने उहाँले बताउनुभयो। नेपाली सेनाको व्यावसायिकताको प्रशंसा गर्दै उहाँले आफ्नो देशमा पनि यस्तै खालको सेना हेर्न चाहेको बताउनुभयो। सम्मेलनमा सहभागी हुन अघि सुकीले राष्ट्रपति डाक्टर रामवरण यादवसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा बिहान भएको भेटमा दुई देशको सम्बन्ध र नेपालको प्रजातान्त्रिक आन्दोलनबारे कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैद्य माओवादीसँग छिट्टै पार्टी एकता हुने बताउनु भएको छ। माओवादीहरूबीच एकताको पहल भइरहेका भन्दै उहाँले पार्टीबाट झगडा गरेर गएका वैद्यहरू छिट्टै आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले मातृका यादव समूहको नेकपा माओवादीसँग पनि एकता हुन सक्ने खुलासा गर्नुभयो। आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अहिले पनि नेपालको राजनीति माओवादीको एजेन्डामा घुमिरहेको बताउनुभयो। प्रचण्डले विगतको सहमति र अन्तरिम संविधान अनुसार नयाँ संविधान बन्ने समेत बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ उप्रेतीले आगामी असार 8 गते हुने संविधान सभाको उपनिर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग गरेर निर्वाचन क्षेत्रमा जान नपाइने बताउनु भएको छ। चितवन जिति नम्बर 4 हुन लागेको उपनिर्वाचनका मतदान अधिकृत र सहायक मतदान अधिकृतको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सरकारी सेवा दुरुपयोग गरेर जो कोही पनि मतदाता प्रभावित हुने गरी निर्वाचन क्षेत्रमा जान नपाइने बताउनुभयो। उहाँले सबै निकायलाई आचार संहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्नुभयो। निर्वाचनलाई निष्पक्ष बनाउन राष्ट्र सेवा कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने भएकाले जिम्मेवार पूरा गर्न उहाँले निर्देशन दिनुभयो। उप्रेतीले स्पष्टको उपनिर्वाचन कसैले पनि धाँधलीको आरोप लगाउन नसक्ने गरी सम्पन्न गर्ने बताउनुभयो। उपनिर्वाचनलाई आरोप र शंकामुक्त बनाउन आयोगले सबै उपाय अवलम्बन गर्ने उहाँको भनाइ छ। उहाँले गत मङ्सिर महिनामा भएको निर्वाचन कुनै किसिमको धाँधली नभए पनि आयोगमाथि धाँधली गरेको आरोप लागेको भन्दै उपनिर्वाचनमा भने कसैलाई पनि औँला ठड्याउने अवसर नदिने दावी गर्नुभयो। उपनिर्वाचनलाई निष्पक्ष र पारदर्शी तवरमा सम्पन्न गर्न आयोगले सुरक्षा निकायसँगको समन्वयमा आवश्यक तयारी गरिसकेको बताउनुभयो। आयोगले चितवन क्षेत्र नम्बर 4 उपनिर्वाचनमा विद्युतीय उपकरण मार्फत मतदान गराउँदैछ। सो अवसरमा चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्माले 3 चरणबाट सुरक्षाको व्यवस्था मिलाइएको भन्दै ढुक्क भएर निर्वाचनमा खटिन कर्मचारीलाई निर्देशन दिनुभयो। उहाँले मर्यादित र संयमित भएर निर्वाचनमा खटिन कर्मचारीलाई आग्रह गर्नुभयो। कार्यक्रममा निर्वाचन आयोगका सहसचिव मातृका प्रसाद श्रेष्ठले विद्युतीय मतदान र मतगणनाका विषयमा जानकारी गराउनु भएको थियो। असार 8 गते हुने संविधान सभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर 4 31 स्थानबाट 81 केन्द्र तय गरिएको छ। ती केन्द्रमा खटिने मतदान अधिकृत सहायक अधिकृतका लागि तालिमको आयोजना गरिएको हो। सो क्षेत्रमा 65,279 जना मतदाता रहेका छन्। नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम भूषालले एमालेभित्र विचार बोक्नेहरूका खुट्टा भाँच्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ। बुटबलमा आज आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता माधव नेपाल पक्षी नेता भूषालले विचार बोक्नेहरूलाई साङ्गठनिक रूपमा समाप्त पार्ने षड्यन्त्र सुरु भएको बताउनुभयो। सकेसम्म नयाँ विचारलाई छलफलमा लैजान नदिने र नसके त्यो विचार बोक्नेहरूका साङ्गठनिक रूपमा खुट्टा भाँच्ने कार्य भइरहेको भन्दै त्यसको प्रतिरोध गर्न केन्द्रीय सदस्य भूषालले आग्रह गर्नुभयो। अध्यक्षका दावेदार केपी ओली पक्षी नेताहरूले सरकारी पदको प्रलोभन देखाउँदै उहाँले फरक समूह समर्थकलाई प्रभावित पार्ने अभियानमा लागेको आरोप लगाउनुभयो। असारको तेस्रो हप्ता हुने महाधिवेशनलाई एक थान नेता बनाउने थलोको रूपमा विकसित नगर्न आग्रह गर्दै भूषालले सैद्धान्तिक प्रतिबद्धता बिना पार्टी चल्न नसक्ने बताउनुभयो। शिक्षा मन्त्री चित्रलेखा यादवले मुलुकलाई सही दिशातर्फ लैजान शिक्षाको ठूलो भूमिका रहने बताउनु भएको छ। सानेपा स्वास्थ्य संस्थाको 26औं वार्षिक उत्सव कार्यक्रममा उहाँले देशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने मुख्य थलो शिक्षा क्षेत्र नै भएकाले यसको विकासका लागि सरकार कटिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रलाई समृद्धि र विकास निर्माणका लागि शिक्षा र स्वास्थ्य क्षेत्र नै महत्वपूर्ण रहेकाले बजेट निर्माणका क्रममा आवश्यक बजेट छुट्याउनु पर्नेमा जोड़ दिनुभयो। उता शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले सामुदायिक विद्यालयका विद्यार्थीको तुलनामा निजीका विद्यार्थीलाई बढी लगानी भएको बताउनु भएको छ। एसएलसी नतिजाका सन्दर्भमा रिपोर्टर्स क्लबमा आज गरेको साक्षात्कारमा उहाँले बढी लगानी गरेका विद्यार्थीको नतिजा स्वाभाविक रूपमा राम्रो हुने बताउनुभयो। सामुदायिक विद्यालयमा प्रति विद्यार्थी 7,000 र निजी विद्यालयहरूमा 49,000 लगानी भएको तथ्याङ्क राख्दै उहाँले निजी विद्यालयको नतिजा राम्रो हुनु स्वाभाविक भएको बताउनुभयो। उहाँले विज्ञान अङ्ग्रेजी र गणित विषयमा यस वर्ष पनि कमजोरी देखेकाले सुधारमा जोड दिनुभयो। सामुदायिक विद्यालयबाट यस वर्ष धादिङ जिल्लाले सबैभन्दा उत्कृष्ट र रौतहटले सबैभन्दा कमजोर नतिजा ल्याएको जानकारी दिँदै प्रवक्ता शर्माले उत्कृष्टताको आधारमा पुरस्कृत गर्ने बताउनुभयो। प्रवक्ता महाश्रम शर्माले मुलुकको शैक्षिक प्रणाली र नीतिमै समस्या रहेकाले एसएलसी परीक्षाको नतिजा खस्केको स्वीकार गर्दै पुरै शैक्षिक संरचनामा पुनर्संरचनाको आवश्यकता रहेको बताउनुभयो। परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले समस्या शिक्षा नीति र परीक्षा प्रणालीमा भएकाले सबै सरकारवालाहरू बसेर निकास खोज्नुपर्नेमा जोड दिनुभयो। बिजुलीको पोल विस्तार गर्ने क्रममा करेन्ट लागेर भरतपुरको कृष्णपुरमा एक भारतीय मजदुरको मृत्यु भएको छ। क्यान्सर अस्पतालको बिरामी कुरुवा घरको 50 मिटर अगाडि भुइँमा तार बिछ्याएर पोलमा तार टाँग्ने क्रममा करेन्ट लागेर धर्मेन्द्र कुमारको ज्यान गएको छ। बिहान 9 बजी तार टाँग्ने बेला अचानक विद्युत प्राधिकरणले विद्युत प्रवाह गरिदिएपछि धर्मेन्द्रको ज्यान गएको जिल्ला प्रहरीकाले चितवनले सुनाएको छ। प्राधिकरणले ठेक्कामा सो क्षेत्रमा बिजुलीको पोल विस्तार गर्न दिएपछि आजैबाट काम सुरु भएको थियो। यसअघि विद्युत प्राधिकरणको लापरवाहीकी कारण तारमा झेलिएर क्यान्सर अगाडि एकजनाको मृत्यु भएको थियो। चितवन माडी गर्दी गाविसको भैरवपुरलाई बायोग्यास नमुना गाउँ घोषणा गरिएको छ। गर्दी तिनमा एक कार्यक्रमको आयोजना गरी नमुना गाउँ घोषणा गरिएको हो। गर्दी तिनमा 171 घरधुरी मध्येमा 138 घरमा ग्यास निर्माण भइसकेकाले भैरवपुरलाई बायोग्यास नमुना गाउँ घोषणा गरिएको हो। सो गाउँमा 2053-54 सालबाट गोबर ग्यास निर्माण गर्न सुरु गरिएको थियो, तर नेपाल सरकारले 2064-65 मात्र ग्यास निर्माणको लागि अनुदान दिन सुरु गरेको जनाइएको छ। गोबर ग्यास निर्माणमा सरकारले स्थानीयलाई 24,000 बराबरको अनुदान दिने व्यवस्था छ। बायोग्यास निर्माण हुनुपर्व स्थानीयहरू ऊर्जाका निम्ति दाउरा खोज्न सामुदायिक वनमा निर्भर रहँदै आएका थिए। गोबर ग्यास निर्माणपछि राष्ट्र निकुञ्ज अरूपरका वनहरू संरक्षणमा सहयोग पुग्ने स्थानीयको भनाइ छ। बगडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभु प्रसाद महतोले गाउँमा बायोग्यास निर्माणपछि जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। निकुञ्ज विभागका महानिर्देशक मेघबहादुर पाण्डेले माडीमा वन्यजन्तुको आक्रमणबाट पीडित पक्षलाई पुर्याएको क्षतिपूर्ति बाबतको राहत रकम बिस्तारै बढाउने बताउनुभयो। उहाँले माडीमा वन लागेको हुलाकी सडक निर्माणमा निकुञ्जले कुनै अवरोध नगर्ने भन्दै विधि प्रक्रिया मिलाएर विकासका कार्य अगाडि बढाउनु पर्ने बताउनुभयो। सो अवसरमा माडीवासीहरूले वन्यजन्तुको आक्रमण पश्चात सरकारले दिने 3,00,000 रुपियाँ कम भएको भन्दै 5,00,000 दिनुपर्ने माग राखेका थिए। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुबरले वन संरक्षणमा स्थानीयको सहयोग अति आवश्यक रहेको बताउनुभयो। माडीमा वर्षेनी वन्यजन्तु र बाढी समस्याले गर्दा स्थानीय हैरानी खेप्न बाध्य छन्। गत वर्षको भन्दा चितवनको तरकारी उत्पादनमा कमी आउने सङ्केत देखिएको छ। लामो समयसम्म खडेरीले गर्दा सिँचाइको स्रोत सुक्दा तरकारी उत्पादनमा कमी आउने भएको हो। चितवनमा अहिले 6,255 हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ। गत वर्ष 684,640 मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष 6,255 हेक्टरमा 67 मेट्रिक टनमा उत्पादन हुने भएको छ। अहिले विशेष गरी बोडिए करेला लौका भिन्डी चिचिन्ना काँक्रो लगायतका तरकारीहरू कृषकले लगाएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो। चितवनमा तरकारी खेतीबाट वार्षिक 1,55,15 करोड बराबरको कारोबार हुने गरेको जिल्ला कृषि विकास कार्यालय चितवनले जानकारी दिएको छ। उन्नत बिउ बिसन मलखाद समयमा पानी र उचित स्याहारबाट मनज्ञ आमदानी गर्न सकिने वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले जानकारी दिनुभयो। कार्यालयका अनुसार वार्षिक 85,000 मेट्रिक टन भन्दा बढी तरकारी उत्पादन हुने गरेको छ। कृषकहरूले नगदे बालीको रूपमा तरकारी खेती गर्न थालेपछि तरकारी खेतीबाट अरबौँको कारोबार हुने गरेको हो। पूर्वी चितवनको भण्डारा वीरेन्द्रनगर खैरेनी टाढी तथा पश्चिम चितवनको मङ्गलपुर गीतानगर शुक्रनगर जगतपुर लगायतका ठाउँलाई तरकारी खेतीको पकेट क्षेत्र मानिएको छ। अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हाम्रो प्रश्न थियो, हेटौँडा स्कुल अफ म्यानेजमेन्टले विश्वकप अवधिभर विद्यार्थीलाई क्याम्पस ड्रेसको सट्टा आफूलाई मनपर्ने देशको जर्सी लगाउन छुट दिनलाई तपाईँ के भन्नुहुन्छ? ए विश्वकप फुटबलको समर्थन, बे चर्चा कमाउने मेसो रसी विवादमा तानिने काम, तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए विश्वकप फुटबलको समर्थन भन्नेमा 23%, बे चर्चा कमाउने मेसो भन्नेमा 45% रसी विवादमा तानिने काम भन्नेमा 32% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, वैद्य माओवादीसँग छिट्टी पार्टी एकता हुने ए माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति तपाईँको विचार के छ? ए प्रयास गरे होला पनि, बे मनको लड्डु घिउसँग खानु, र सी वैद्य माओवादीमा भर पर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटौडा वीरगञ्ज सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मुगलिन मुगलिन 9 BC काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन फोन नम्बर 0656563063 मोबाइल नम्बर 9855061743 मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहान र बेलुका पानी परेता भने दिउँसो भने घाम लाग्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। बङ्गलादेशको ढाकामा रहेको शरणार्थी शिविरमा बालबालिका सहित 9 जनालाई आगो लगाई हत्या गरिएको छ। पाकिस्तानी शरणार्थी शिविरमा भएको झडपमा 3 जना बालबालिका सहित 9 जनालाई जलाएर मारिएको हो। मुस्लिमहरूको पर्व सहब ए बरातको अवसरमा आयोजना गरिएको कार्यक्रममा भएको झडपमा परि 30 जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिन्या समाचार संस्था सिन्हुवाले जनाएको छ। शिविरका थुप्रै घरमा पनि आग लागि आगसनी भएको छ। झडप कुन समूह बीच भएको भन्ने बारे अनुसन्धान भइरहेको छ। शिविरमा उर्दू भाषा बोल्ने हजारौं शरणार्थीहरू बस्दै आएका छन्। युक्रेनको पूर्वी लुहास क्षेत्रमा रुसी पृथकतावादीहरूले सेनाको मालवाहक विमान खसाल्दा 49 जनाको मृत्यु भएको छ। युक्रेनको रक्षा मन्त्रालयका अनुसार II-76 नामक उक्त मालवाहक विमान पृथकतावादीको एन्टी एयरक्राफ्ट आक्रमणको निशानामा परेको हो। सेना र सैन्य उपकरण लिएर गइरहेको विमान लुहास सहरको विमानस्थलमा अवतरण गर्ने लाग्दा आक्रमणमा परेको थियो। पूर्वी युक्रेनमा पृथकतावादीहरू विरुद्ध युक्रेनी सेनाले सैन्य अभियान सुरु गरे यताको यो सबैभन्दा ठूलो क्षति भएको बताइएको छ। लुहान्स पृथकतावादीहरूले किएबबाट स्वतन्त्र भएको घोषणा गरेको मध्ये एउटा महत्त्वपूर्ण सहर हो। 2 हप्ता यता मात्र त्यहाँ युक्रेनी सेनाको कारवाहीमा 270 जना बढी पृथकतावादी मारिसकेका छन्। युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया रुसले आफूमा विलय गराएपछि त्यहाँ तनाव चुलिएको छ। खेल समाचार। विश्वकप फुटबलको रोमाञ्चक मध्येको एक खेल इङ्ल्यान्ड र इटली भिडन्त आइतबार बिहान हुँदैछ। खेल नेपाली समयअनुसार बिहान 4:45 एमाजोनियन जङ्गलको सहर मानारसमा हुनेछ। 2 विश्व च्याम्पियनसिपको खेल दुवै टोली हार्न चाहन्नन्। रुगेर कोस्टारिका सहितको समूहमा रहेकाले पहिलो खेलको हार महँगो पर्न सक्छ। इटलीको टोलीमा आन्ड्रिया पिर्ला र मारियो बोलेटीले सहितका स्टार छन् भने इङ्ल्यान्डमा बायन रोनी र स्टफेन जेराड रहेका छन्। तर राष्ट्रिय टोलीबाट खेलिरहँदा रोनीभन्दा बालोटोनी नै राम्रो मानिन्छन्। रोनीले राष्ट्रिय टोलीका लागि प्रदर्शन प्रभावशाली खेल प्रदर्शन गर्न सकेको छैन। प्रतियोगिता अन्तर्गत आज राति 10:45 हुने खेलमा कोलम्बिया र ग्रेस भिन्नेछन्। यसै गरी 1:15 उरुग्वे र कोस्टारिका भिड्दा एसियाली टोली जापानले भोलि बिहान 7:00 आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ। कोलम्बिया र ग्रेस दोस्रो पटक आम्ने सामने हुन लागेका हुन्। यसअघि सन् 1994 भिड्दा कोलम्बिया 2-0 अन्तरले विजय भएको थियो। यस्तै कोस्टारिका र उरुग्वे बीच हुने राति 1:15 खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। विश्वकप फुटबलको पहिलो उपाधि जितेको उरुग्वेले अहिलेसम्म 2 विश्वकप जितेको छ। उरुग्वे र कोस्टारिका अहिलेसम्म 11 खेलमा आम्ने सामने हुँदा उरुग्वेले 7 पटक जितेको छ भने 4 खेल बराबरीमा सकिएको थियो। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रजातान्त्रिक समाजवादको मूल आधार नै समानता वा समावेशिता रहेको म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीको भनाई। नेपालबाट अरू देशले पाठ सिक्नुपर्ने धारणा। वैद्य माओवादीसँग छुट्टै पार्टी एकता हुने ए माओवादी अध्यक्ष प्रचण्डको विश्वास। सत्ता र शक्तिको दुरुपयोग गरेर निर्वाचन क्षेत्रमा जान नपाइने प्रमुख निर्वाचन आयुक्त प्रीतिको भनाई। विद्युत प्राधिकरणको लापरवाहीका कारण भरतपुरमा 1 मजदुरको ज्यान गयो। माडीको गर्दी गाविसको भैरवपुर बायोग्यास नमुना गाउँ घोषणा।